सहरालाई रसाई बसाई पुत्रालाई फुलै हँसाई भुल भुल भुल दिउँ झुमुल कुल कुल कुल चिसो पानी एक्लो माया पहरालाई रसाई बसाई पोथरालाई फुलै हँसाई भुल भुल भुल दिउँ झुमुल कुल कुल कुल चिसो पानी एक्लो माया कस्तुरीले पास भुल्यो हिउँ हिउँ कल्पी झुल्यो बतासले चाल पायो सल्लाहारी सुसे रनबाना नाची डुल्यो महुरे को नींद फुल्यो मालमा भुङ्गु एक्लो माया भुङ्गु पहरालाई रसै बसै पोथरालाई फुलै हँसै भुल भुल भुल दिउँ झुमुल कुल कुल कुल चिसो पानी एक्लो माया भुङ्गु कालो बादल वैशालुको चिसो गाजल लेख बेसी सल बलियो एक्लो बैसे तुल बोलियो बरसातले गीत गायो लैन माया सम्झि आयो मेरो माछु एक्लो माया गुरु पहरालाई रसै बसै पोथरालाई फुलै हँसै भुल भुल भुल दिउँ झुमुल कुल कुल कुल चिसो पानी एक्लो माया